खाछो पिन रो भनी भन्नु पर्याछ मुटु माथि ढुङ्गा राखी बस्नु पर्याछ आँखा छोपिन रो भनी भन्नु पर्याछ माथि ढुङ्गा राखी हाँस्नु पर्याछ भोलि उठी कहाँ जाने केही थाहा छैन फर्की आउने हो कि होइन केही थाहा छैन भोलि उठी कहाँ जाने केही थाहा छैन फर्की आउने हो कि होइन केही थाहा छैन बाचा छिटै आउँछु भनी गर्नु पर्याछ माथि ढुङ्गा राखी हाँस्नु पर्याछ छाती भरि गाउँ बेसी पखेरीको छाया आँखा भरि मेला पात माया लुको माया छाती भरि गाउँ बेसी पखेरीको छाया आँखा भरि मेला पात माया लुको माया आफैलाई छाडी कतै जानु पर्याछ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्याछ भन्ने कुरा कति छातीभित्रै रह्यो परिलिका ओठबाट आँसु झरिरह्यो भन्ने कुरा कति थियो छातीभित्रै रह्यो परिलिका ओठबाट आँसु झरिरह्यो कुल्चिएर आफैलाई हिँड्नु पर्याछ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्याछ आँखा छोपिन रो भनी भन्नु पर्याछ मुटु माथि ढुङ्गा राखी हाँस्नु पर्याछ